एक सहर को हैन भो खोजे जाति सम्पत्ति छैन भो म त सानो पिरानो गाउँको तिमी छोरी ठुला र बाडाको म त छोरो दुखिया गाउँको सहरको हैन भो खोजे जाति सम्पत्ति छैन भो म त सानो पिरानो गाउँको तिमी छोरी ठुला र बाडाको म त छोरो दुखिया गाउँको तिमी छोरी ठुला र बाडाको म त छोरो दुखिया गाउँको सानो पिरानो गाउँको तिमी छोरी ठुला र बाडाको म त छोरो दुखिया गाउँको महल र चिल्लो कार भन्छौ कि त सहरमै घर सर म त सानो पिरानो गाउँको तिमी छोरी ठुला र छोरो दुखिया गाउँको तिमी छोरी ठुला र बाडाको म त छोरो दुखिया गाउँको भन्दिन मायाकै सहर छ तिम्रो भन्ने असाध्यै रहर छ यस्तै कुरा गर्छौ र मन दुख्छ दिलबिल होलान गर्दा भिर पाखामा म त सानो पिरानो गाउँको तिमी छोरी ठुला र बाडाको म त छोरो दुखिया गाउँको खेल होला गर्दा भिर पाखामा माता सानो बिरानो गाउँको तिमी छोरी ठुला र बडाको माता छोरो दुखिया बाउको तिमी छोरी ठुला र बडाको माता छोरो दुखिया बाउको दाउरा घाँस उकाली ओराली माता सानो बिरानो गाउँको तिमी छोरी ठुला र बडाको माता छोरो दुखिया बाउको कुटुराको दाली दाउरा घाँस उकाली ओराली माता सानो बिरानो